किनभने सामान्य चाहिँ चकेको कुराहरू चाहिँ अनगिनत रूपमा छ, त्यसले गर्दाखेरि त्यसको चाहिँ हिसाब चाहिँ अब त्यसको डेटाहरू हामीले चाहिँ तथ्याङ्कहरू राखेका छैनौँ। र अहिलेसम्म हाम्रो जानकारीमा प्रहरी कार्यालयले गएर प्रहरीहरूले गएर बुझेको र प्रहरी कार्यालयमा आएको जानकारी अनुसार 69 चाहिँ घरहरू चाहिँ पूर्ण रूपमा क्षतिको रूपमा हामीले चाहिँ प्राप्त गरेका छौँ सूचना। त्यसमा अहिले पछि पहिला सुरुमा मैले यहाँहरूलाई अघि नै चाहिँ सुरुमा पनि भनेको थिएँ, अहिले मैले पहिला चाहिँ यो सुरुबाट चाहिँ भन्न जान्छु। जस्तो वामीमा 10, चन्द्रकोटमा 2, जोहाङमा 4 र 16 छ, अनि नयाँ गाउँमा 3, भ्रुकोट वस्तु 4, रिडी 2, सिङ्गा 5, खर्ज्याङ 2, चारपाला 2, इस्मा 1 र हामीले यो रेसुङ्गा नगरपालिका चाहिँ भित्र बुझ्दाखेरि 7 हामीले टेन्डाटिभ बुझेका छौँ। अझ पनि फेरि त्यो बढ्ने क्रम जारी छ, यसलाई चाहिँ फेरि अन्तिम होइन, यो बढ्ने क्रम जारी छ। र पूर्तिघाटको हकमा चाहिँ अहिले पहिला हामीले हिजोको चाहिँ अपडेटमा अलिकति चाहिँ बढी थियो, अहिले आएर पूर्तिघाटमा चाहिँ 9 र भुर्तुङमा चाहिँ 6 गएर 15 चाहिँ त्यो साइडमा छ। र पछि आएर के भयो भन्दाखेरि भुर्तुङ र चाहिँ खड्गकोटमा गरेर 6 हो, र चाहिँ यो पूर्तिघाटको चाहिँ 9 छ। र त्यसमा अहिले फेरि ल्याटेस्ट अहिले चाहिँ म यो 3 पछाडि चाहिँ यो आँपचोरमा चाहिँ बढी गएछ, अहिले आँपचोरमा चाहिँ 11 घरहरू चाहिँ पूर्ण रूपमा क्षति भएको चाहिँ देखिएको छ। र त्यसपछि तुराङमा चाहिँ 2 घरहरू चाहिँ क्षति भएको छ। र यताबाट चाहिँ जुन घट्दा र यताबाट बढ्दाखेरि र पछि मैले अहिले फेरि चाहिँ मुसीकोट चाहिँबाट एउटा प्राप्त चाहिँ मलाई टेलिफोनले चाहिँ सम्पर्क भएको छ, मुसीकोटको 7 चाहिँ कालीरह भन्ने चाहिँ जुन ठाउँमा एउटा घर चाहिँ पूर्ण रूपमा क्षति भएको छ, त्यसले गर्दाखेरि टोटल फिगर चाहिँ 69 फिगर चाहिँ आउँछ। यही बेलामा भएको भुतुङको फोनमा 120 घर मान्छेहरू घरभित्र बस्न नसक्ने स्थिति छ भनेर फोन गरेँ। त्यो हजुर होइन, त्यो चाहिँ अहिले मेरो अब टोटल्ली मैले अवस्था कस्तो छ भने जस्तो चर्किएका घरहरू अथवा एउटा पाखा गएका घरहरूमा मान्छेको त्रास छ, त्यस कारणले बस्न जान सक्दैन। र हामीले पूर्ण रूपमा चाहिँ क्षति भनेर कसरी भनेको छौँ भने त्यस्ता किसिमको घरहरू जुन चाहिँ एउटा चाहिँ पाटो चाहिँ गयो तर त्यसलाई चाहिँ हामीले रिफर्बिस गरेर रिकन्स्ट्रक्सन गरेर चाहिँ बस्न सक्ने अवस्थालाई चाहिँ हामीले पूर्ण क्षतिमा राखेका छैनौँ। जुन चाहिँ डिमोलिस टोटली डिमोलिस भएको छ, पूर्ण रूपमा चाहिँ साफै भएको छ र कुनै भाग क्षति भए तापनि भएर पनि त्यो चाहिँ रिकन्स्ट्रक्सन गरेर बस्न सक्ने अवस्था रहेन र त्यसलाई फेरि भत्काएर जग उठाएर नै बस्न सक्नेलाई चाहिँ पूर्ण क्षतिको रूपमा हामी चाहिँ क्याटेगोराइज गरेका छौँ। त्यसमा गर्दाखेरि अब मान्छेको त्रासको कारणले गर्दाखेरि हामी अहिले काठमाडौँमा पनि हेर्न सक्छौँ, जहाँ पनि हेर्न सक्छौँ, मान्छेहरू घरभित्र कोही पनि बसेको छैन। अब के कारणले भन्दा चर्केको कारणले भोलि झल्छ भनेर बसेको छैन, तर त्यसलाई हामीले पूर्ण रूपमा क्षति जबसम्म चाहिँ डिमोलिस हुँदैन, कोलाप्स हुँदैन, तबसम्म हामीले त्यसलाई पूर्ण क्षति भनेर भन्न सकिने अवस्था चाहिँ रहँदैन। त्यस कारणले गर्दाखेरि अहिलेसम्म हामीको टेन्टेटिभ फिगर अहिलेसम्म हामीलाई प्राप्त विवरण चाहिँ यति नै छ। बडागाउँको चाहिँ हामीलाई एउटा आएको छ, यसमा यो उसको धेरै छैन। बडागाउँको चाहिँ एउटा त्यो जुन हामी वानीको चाहिँ अन्तर्गतमा चाहिँ बडागाउँको चाहिँ एउटा वानीको एरियाबाट चाहिँ हामीले गरेका छौँ। बडागाउँ चाहिँ मा एउटा मात्रै घर छ, ओमबहादुर कुमारको 2 कच्ची घर भनेर भनेको छ। अरूको जस्तो क्षति भनेको छ, यहाँ कस्तो आयो भने तपाईँहरूको विवरण तपाईँहरूलाई मैले सुबि हजुर तपाईँहरूलाई चाहिँ मैले भन्दाखेरि एउटा के छ भन्दाखेरि पूर्ण रूपमा क्षति भएको चाहिँ कस्तो आयो भने घरहरू चाहिँ पुनर्निर्माण गरेर त्यसैलाई नै अलिकति के अरे बनाएर बस्न मिल्नेलाई पनि पूर्ण क्षतिको रूपमा आयो, मान्छेहरूले कम्प्लेन गर्दा हामी बस्न सकेनौँ आदि इत्यादि। तर हाम्रा चाहिँ मान्छे हाम्रो चाहिँ प्रहरीहरू त्यहाँ गएर बस्दा हेर्दा र अरू अन्य गाउँहरूसँग चाहिँ गाउँकै चाहिँ मान्छेहरूसँग बुझ्दा बसेर त्यो त्यसलाई पुनर्निर्माण गरेर बस्न सक्ने अवस्था छ कि छैन, हामीले एउटालाई मात्र भेट्यो। व्यक्तिगत पीडित त आफै छामा छँदैछ, पीडितले त त्यो किसिमको चाहिँ पीडा हुन्छ, उसले जे पनि भन्न सक्छ किन एउटा मर्ममा पीडामा हुन्छ, त्यसले गर्दाखेरि उसले भन्न सक्ने अवस्था पनि हुन सक्दैन। र अरू मान्छेहरूलाई बुझ्ने र आफ्नो प्रहरीको स्वयं उपस्थितिले आकलन गर्दाखेरि यसलाई चाहिँ पहिला भएका जति पनि विवरणहरू छ त्यसमा धेरै चेन्जेसहरू आएको छ। मान्छेले अलिकति घर भत्के भने चाहिँ मेरो पुनः घरै कोलाप्स भयो, क्षति भयो भन्ने किसिमको आयो, त्यसलाई फेरि हामी रिभ्यू गर्नु 3 चाहिँ रिभ्यू गरिसकेँ मैले हिजोदेखि आएसम्म। र त्यसले गर्दाखेरि यो अहिलेसम्मको चाहिँ कन्साइज डेटाहरू चाहिँ आएको छ, अब यसमा चाहिँ अझै पनि रिभाइज हुनसक्छ र त्यस कारणले अनि यो बढ्न पनि सक्छ। अब बढ्दो क्रममा छ, बढ्न पनि सक्छ र त्यसै गर्दा यो नै अन्तिम होइन अहिलेसम्म हालसम्म चाहिँ यतिकै छ है. यहाँहरूलाई मैले यो निवेदन गरेँ र बाँकी रहेको चाहिँ अब यो आंशिक रूपमा चाहिँ घर क्षति भनेको त अब यहाँ मैले तपाईँहरूलाई अहिले हाम्रो चाहिँ कन्सर्नको विषय पहिला सुरुमा पूर्ण क्षतिवारालाई हामी चाहिँ उ गरौँ मलम लगाउँ त्यसपछि आंशिकको चाहिँ हामी फेरि चाहिँ बसेर गरौँला. आंशिकसँग मसँग डेटा पनि छ नि त यो संयुक्त प्लसको सङ्ख्यामा छ तर अब त्यो आंशिकको क्षतिकोलाई अहिले तत्काल हामीसँग त्यो किसिमको रिसोर्स पनि छैन र अब पछि फेरि हामी चरण चरणमा चाहिँ दिनमा चाहिँ पटक पटक दुई पटक तिन पटकसम्म पनि मिटिङ बस्ने यसरी बस्नुपर्ने अवस्था हुनसक्छ. त्यसपछि यो एउटा सुरुको चरणलाई चाहिँ हामीले चाहिँ पार पाउन सक्यौँ र त्यसलाई एड्रेस गर्न सम्बोधन गर्न सक्यौँ भने अनि दोस्रो चरणमा फेरि चाहिँ हामीजना पस्न सकिन्छ र पहिले नै हामी चाहिँ रन भुल्नमा पऱ्यो भने दोस्रोमा त प्रवेश गर्न सक्ने अवस्था नै रहँदैन. त्यस कारण पहिला यो पूर्ण क्षतितर्फ चाहिँ हामी जाउँ र पूर्ण क्षतितर्फ पनि हामीसँग अब भएको एभाइलेबल रिसोर्सेस जस्तो चाहिँ रेड क्रससँग त्रिपालै नभएको कारणले हामीले यो बिचको मिडल यो उसको हामीले जुन रिडी नयाँ गाउँ धुर्कोट वस्तु के अरे त्यसपछि इस्मा यी जति पनि चाहिँ छन् एरिया त्यसपछि यो सिङ्गाका एरियाहरू भए अनि खरजाङका एरिया भए यो सबै जति इलाका छ त्यसमा चाहिँ हामीले हाम्रो मेन पावरहरू खटाउन सकेनौँ. उहाँले हामीसँग चाहिँ त्रिपालको कमीले गर्दाखेरि त्यो खटाउन सकेनौँ किनभने गइसकेपछि आशा हुन्छ त्यहाँ गएर गर्नु सम्बोधन गर्नुपर्ने हुन्छ त्यो खटाउन सकेनौँ र आज अलिक केहीलाई सम्बोधन गर्यो भनेर हामीले चाहिँ नेटामा चाहिँ पठाइयो हाम्रो यो के अरे रेनापामा त्यहाँनिर तिन चारवटा दुई तिनवटा घरहरू चाहिँ छ हामीसँग त्रिपाल बजेको पनि देखिन्छ त्यही भएर अब कहाँ गर्ने त भन्दाखेरि त्यहाँ गर्ने भनेर हामी त्यहाँ पठाइयो. अब हामीसँग जब एभाइलेबल हुन्छ त्यसपछि फेरि हामी अनवरत रूपमा यो चाहिँ भेगमा हामी छुट्याएको जो समूह दुई समूह छ दोस्रो नम्बरको समूह छ त्यसलाई हामी चाहिँ फेरि मोबिलाइज गर्छौँ. अब त्यस हिसाबले जुन प्रेजेन्ट गर्नुभयो त्यो डेटाको आधारमा हामीले अघि गरेको इस्टिमेट मोटामोटी उस्तै उस्तै देखिया छ अहिले आजसम्मको भर्खर पुरा क्षति भएको कुरा चाहिँ हामीले